الرحمن الرحیم حمدن لفاتر لکل الصلاتن علی خاتم الرسل اللہم صلی علی سیدنا محمد وعلی آل محمد وبارک وسلم علیہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع ہے نیند کی کمی یا پھر بے خوابی یا انسومنیا. بنیادی طور پہ نیند کی کمی کئی وجوہات کی بنا پر ہوتی ہے، خاص طور پہ کچھ دواؤں کا بیجا استعمال اور اسی طریقے سے کچھ ایسی بیماریاں جس میں مائگرین کا درد ہے یا پھر پیٹ کی بیماریاں ہیں، پیٹ کا درد ہے، تو مختلف وجوہات کی بنا پر بھی آپ کو نیند کی کمی ہوتی ہے اور بعض دفعہ ٹینشن، ڈپریشن یا پھر معروضی حالات کی وجہ سے نیند کی کمی ہو جاتی ہے، اور بعض دفعہ کچھ کام کاج ہونے کی وجہ سے 8 گھنٹے کی جو نیند ایک انسان کو لینی چاہیے وہ نہیں ہوتی، تو اگر اسے دوسرے دن یا تیسرے دن پورا کر لیا جائے تو اس بیماری سے بچا جا سکتا ہے. لیکن بظاہر جو ہم ڈسکس کریں گے کہ ایسے لوگ جو کسی بھی وجہ سے نیند کی کمی کا شکار ہو کے دواؤں کے سہارے چلتے ہیں اور دوا ہی سے ان کو نیند آتی ہے، ٹنکولائزر وہ بالکل اپنی زندگی میں شامل کر لیتے ہیں اور اس کے بغیر نہیں چل سکتے. بنیادی طور پہ دماغ میں خشکی کی وجہ سے، دماغ میں خون کی کمی کی وجہ سے اور کئی ایسی وجوہات جیسے میں نے آپ سے عرض کی. اس میں ہم پہلی چیز یہ بتاتے ہیں کہ پیٹ میں قراقرم یا پھر آپ سمجھیں کہ جو ایک طریقے سے کانسٹیپیشن کی وجہ سے پیٹ میں جو خامیاں آ جاتی ہیں، پیٹ میں درد ہو جاتا ہے، اینٹھن ہو جاتی ہے، اور اسی طریقے سے کئی اور خرابیوں کی وجہ سے قبض جیسے میں نے عرض کیا، اس وجہ سے بھی عموماً نیند نہیں آتی، اور خاص طور پہ وہ مریض جو کہ اپنے بستر کے عادی ہو جاتے ہیں کہ ان کو ایک قسم کا تکیہ چاہیے، بستر اپنا چاہیے، تو بعض دفعہ تبدیلی جگہ کی وجہ سے نیند نہیں آتی. تو اس میں جو ہم آپ کو تجویز دیں گے کہ کوشش یہ کریں کہ اپنے دوائیں اپنے ساتھ رکھیں. اگر آپ کو قبض زیادہ ہے، آپ کو کانسٹیپیشن زیادہ ہے، تو اس سلسلے میں سنا مکی بہت عمدہ چیز ہے کہ سنا مکی آپ لے لیجئے 100 گرام، سونف آپ لے لیجئے 100 گرام، ملٹھی آپ لے لیں 100 گرام، اور اس میں 200 گرام مصری شامل کر کے، اور اس کو تقریباً 5 گرام کے قریب آپ یہ پاؤڈر رات کو لیں گے، تو اس سے آپ کے پیٹ کے جملہ مسائل جو حل ہوں گے، یہاں تک کہ آکسلیٹ کی پتھری یا گردے کے اگر کوئی مسائل ہوں وہ بھی اس دوا سے بہتر ہو جائیں گے. دوبارہ عرض کر دیتا ہوں، سنا مکی 100 گرام، سونف 100 گرام اور ملٹھی 100 گرام، 200 گرام مصری، ان سب کو پیس لیجیے اور 1 چائے کے چمچے کے بغیر کے برابر جو ہے یہ پاؤڈر آپ رات کو سونے سے پہلے لیں گے تو اس سے کافی فرق پڑتا ہے. بعض لوگوں کو خشکی کی وجہ سے بھی نیند نہیں آتی، وہ لوگ جو کہ بہت زیادہ دیر تک کے کمپیوٹر کے سامنے بیٹھتے ہیں، آنکھوں میں خشکی کا ہونا، تو اس کے لیے دودھ کی لسی یا دہی کی کچی لسی کا استعمال جو ہے وہ بھی بعض دفعہ جو ہے بڑے معتبر علاج ہے کہ آپ شام کے وقت لسی کا پینے استعمال کریں گے تو اس سے انشاءاللہ تعالیٰ آپ کو نیند آئے گی. اور اسی طریقے سے میں نے دیکھا کہ بہت سے لوگوں کو نیند نہیں آتی تو ان کو سوتے وقت مطالعے کی عادت کے متعلق بتایا گیا اور بتایا کہ آپ کو کتاب کو پڑھنا شروع کریں تو اس سے بھی نیند آ جاتی ہے. جہاں تک ریمیڈیز کا تعلق ہے، اس میں خشخاش کا جو ایک سالن ہوتا ہے جو کہ پیاز اور خشخاش کو دھو کے اس میں ملایا جاتا ہے، وہ اگر رات کے کھانے میں استعمال کیا جائے تو اس سے بڑا عمدہ نتائج ملتے ہیں. اسی طریقے سے روغن بنفشہ اور روغن کدو دو چیزوں کو باہم ہم مقدار ملا لیجئے، اور ملانے کے بعد سر پر اس کی مالش کریں اور تلووں پر، یہ ضرور ذہن میں رکھیں، صرف سر پر مالش کرنے سے جو ہے وہ نیند نہیں آئے گی بلکہ تلووں پر بھی روغن کدو اور روغن بنفشہ ان دونوں کی اگر آپ مالش کرتے ہیں تو یہ بڑی منوم دوائیں ہیں، اور اس کو اگر آپ مالش سر پر بھی کرتے ہیں اور پیر پر بھی لگاتے ہیں تو اس سے بڑے اچھے نتائج آپ کو ملتے ہیں. اسی طریقے سے وہ لوگ جو کہ بلڈ پریشر کے بھی پیشنٹ ہیں، ان کو سر کے کوئی معاملات ہیں اور ان کو سر میں درد رہتا ہے، اس وجہ سے نیند نہیں آتی، تو اس سلسلے میں جو آپ اپنی دوائیں لے رہے ہیں उसमें जो है आप छोटी चंदन वाला नुस्खा जो मैं बताता हूँ वो भी नुस्खा आप लिख लीजिएगा। इसमें छोटी चंदन जो है वो 50 ग्राम है, इसमें धनिया की गिरी जो है वो जो है 150 ग्राम है, यानी कि 100 ग्राम ज़्यादा, 50 ग्राम छोटी चंदन, 150 ग्राम जो है धनिया की गिरी इसमें लेनी है, और इसके बाद इसमें सिर्फ 10 ग्राम काली मिर्ची डाल के एक पाउडर सा तैयार कर लेना है, और सिर्फ 1 ग्राम 1/4 टीस्पून जो है ये रात के वक्त आप लीजिए। तो ये इसमें मकदार का आपको ख़ास ख्याल रखना है, जो मैंने अर्ज़ किया कि छोटी चंदन 50 ग्राम और 150 ग्राम धनिया की गिरी जो है और 10 ग्राम काली मिर्ची, इन तीनों को पिसवा लीजिए, और पिसवाने के बाद सिर्फ 1 ग्राम के करीब आप इसको लेंगे तो इससे भी इंशाल्लाह ताला वो आवारिस जो कि सर के होते हैं उसके लिए बड़े उम्दा ये नताइज देती है, और नींद के लिए भी ये बड़ी उम्दा चीज़ है। इसी तरीके से बड़ी इलायची और सौंफ, ये भी नींद के लिए बड़ी उम्दा चीज़ है कि आप जो है सिर्फ 2 ग्राम जो है यानी कि 1 चमचे के करीब सौंफ ले लीजिए, और 1/4 टीस्पून यानी कि 0.5 ग्राम जो है बड़ी इलायची काली इलायची के दाने, इस रेशो से इसको पिसवा लीजिए, और रात को सोने से 1 घंटे पहले इसको लेंगे तो इससे भी इंशाल्लाह ताला अमूमन नींद आ जाती है। मगज़ फंदक इस सिलसिले में बहुत उम्दा है नींद लाने के लिए। मगज़ फंदक इतनी बड़ी बड़ी जायफल की से छोटी गोलियाँ सी होती हैं, उनको तोड़ना पड़ता है, उसके अंदर से जो मगज़ निकलता है उसे हम फंदक कहते हैं। मगज़ फंदक आपको लेना है तकरीबन 2 ग्राम ले लीजिए, और इसी तरीके से अखरोट 0.5 ग्राम यानी कि अखरोट की जो गिरी निकलती है उसको 1/4 गिरी, मगज़ फंदक 2 ग्राम यानी कि तकरीबन आप समझ लें कि 3 दाने के करीब वो बनेंगे, और अखरोट का 1/4 हिस्सा, इन दोनों को बाहम मिला लीजिए, और मिलाने के बाद एक पाउडर सा आप बना लें और इसको संभाल के रखिए, रात को सोने से पहले इसे लेने से नींद जो है बहुत अच्छी और बेहतर आती है। इसी तरीके से कई ऐसी चीज़ें हैं, जैसे दालचीनी के बारे में अर्ज़ करूँ कि दालचीनी इस सिलसिले में बहुत उम्दा चीज़ है, वो लोग जिनको बेख्वाबी का या नींद की कमी के शिकार रहते हैं और मुख्तलिफ दवाएँ खाते हैं, तो मैंने ये देखा कि इसमें बहुत उम्दा रिज़ल्ट आते हैं कि आप दालचीनी जो है वो तकरीबन 2 इंच का टुकड़ा ले लीजिए इतना बड़ा, और इसे जो है चाय की तरह जो है पानी में अच्छी तरीके से 1 गिलास पानी में इतना पकाइए कि वो पानी तकरीबन 0.5 गिलास रह जाए, इतना ज़्यादा पकाना है हल्की आँच में। उसके बाद जो है ये दालचीनी का जो है वो आप ख्याल रखिए कि मैंने अर्ज़ किया कि 2 इंच का टुकड़ा यानी कि तकरीबन 2 ग्राम के करीब बनती है, इसे जो है आप पानी में डाल के और कहवा तैयार करके पीजिए, तो यह भी बड़ी मुनव्वम चीज रहती है कि यह नींद लाने के लिए बड़ी हम बुनियादी तौर पे आसान चीजों को जो है वो ढूंढ लेते हैं कि यह टैबलेट ले ली जाए नीले रंग की पीले रंग की, तो वो ठीक है, अगर ज्यादा मुश्किल आते हैं तो वो आप जरूर लीजिए। जहां तक मकदार का ताल्लुक है, मकदार के सिलसिले में मैं आपसे अर्ज करूं, इस प्रोग्राम को हमने सिर्फ आपकी सेहत के हवाले से रखा है कि हम इसमें क्या हिकमत है, हिकमत यह है कि आप मकदार का ख्याल रखें। मैं बार बार उसको कोशिश करता हूं कि आपको बताया जाए कि ये कितने ग्राम लेनी है, और आपको जब दवा बन जाए तो बनने के बाद उसे कितने ग्राम लेनी है, तो ये आपकी सेहत के लिए ज़रूरी है, और मकदार जो है वो आपको लाजमी जो है जो मैं बताता हूँ वही लें। तो नाज़रीन, ये आपने देखा कि हमने नींद की कमी के मुतालिक नुस्खे दिए, यहाँ पर एक मुख्तसर से वक्फे का वक्त हो चला है, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। प्रोग्राम हिकमत और सेहत में आपका मेज़बान हकीम सैयद अब्दुल बासित, मुख्तसर से वक्फे के बाद हाजिर खिदमत है। हम आपकी कॉल्स यहाँ पर लेंगे, हमारे पास कॉलर मौजूद हैं, हम उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम वरहमतुल्लाह जी, रावलपिंडी से अली अख्तर सर। जी अली अख्तर साहब फरमाइए। सर मेरी एक तो आपकी आवाज़ मुझे बहुत काम आ रही है, मेरी आवाज़ आपको ठीक आ रही है? जी जी बिल्कुल ठीक आ रही है, आप फरमाइए। जी बहुत शुक्रिया सर, एक तो बहुत खुशी हुई सर आप एचटीवी से यहाँ भी आए, और आपने बड़ी मेहरबानी की लोगों के ऊपर, बड़ी अच्छी अच्छी आप अपने नुस्खे अता फरमा रहे हैं। मेरी वाइफ है उसको 55 से माइग्रेन की प्रॉब्लम थी जी। ठीक। तो वो तकलीफ पहले तो उसे तकलीफ होती थी वॉमिटिंग वगैरह की, सर में दर्द हुआ और कुछ नींद कर ली और ठीक हो गया, आहिस्ता आहिस्ता मेडिसिन पे आ गई, आहिस्ता आहिस्ता उसकी 50 प्लस एज हो गई है। अब उसको मेरे ख्याल में पिंडी में मैंने कोई स्पेशलिस्ट डॉक्टर हकीम होमियो कोई नहीं छोड़ा जिसको मैंने ट्रीटमेंट ना करवाई हो। अब उसकी जो बढ़ते बढ़ते उसके जो हाथ और पांव है वो हकीम साहब सुन होना शुरू हो गए हैं, और पोरों के अंदर बड़ी शदीद दर्दें होती हैं, कोई चीज वो हाथ से पकड़ नहीं सकती, रात को उसके पांव के अंदर से शोले निकलते हैं, वो पांव बिस्तरे के ऊपर रख नहीं सकती, अगर दोपहर उसकी आंख लग जाए तो फिर तो वो 2-4 घंटे के लिए सो जाती है ना। ठीक है, मैं आपसे अर्ज़ करता हूँ। हमारे पास एक और कॉलर हैं, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। कौन सा, आप कहाँ से? जी मैं सुनाला बात कर रहा हूँ शाहकोट से। जी फरमाइए। जी सर मेरा मसला ये है कि मुझे करीबन 4 माह हो गए चुके हैं, मैं मेदे की दवाई इस्तेमाल कर रहा हूँ। जी जी। लेकिन मेदे की मुझे प्रॉब्लम ये है कि मेरे सीने में जलन वगैरह बहुत ज्यादा होती है, और दूसरे नंबर पर जो मेरा बायां पांव है ना, जी जी, वो उसके ऊपर जलन बहुत ज्यादा होती है। जलन की वजह से मेरे दोनों पांव सूज जाते हैं। आपको शुगर तो नहीं? नहीं सर शुगर तो नहीं है, शुगर का मसला मुझे कोई नहीं है। चले ठीक है, मैं आपसे अर्ज करता हूँ, आपकी कॉल का बहुत शुक्रिया। जी अस्सलाम वालेकुम, आप एक और कॉल आ रहे हैं। अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन कहाँ से? जी वालेकुम सलाम, अपना सवाल बताइए। टीवी की आवाज कम कीजिए। वो मेरे वालेकुम। हमारे पास एक और कॉलर है, ये कॉल ड्रॉप हो गई। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम डॉक्टर साहब, मेरी 1 साल हो गया, एक तो मेरी ना कमर में दर्द रहता है। ठीक है। दूसरी बात ये, मेरे पेट में इतनी गैस होती है, मेरा पेट बड़ा हुआ है, मैं कहती हूँ मेरा पेट थोड़ा कम हो जाए, हर वक्त पेट में गैस की प्रॉब्लम है। अच्छा। डॉक्टर साहब तीसरा मसला मेरा ये है कि मेरे सर के बाल सारे सफेद हो गए हैं, हालांकि मेरी उम्र भी नहीं है इतनी, मेरी उम्र 25 साल है। चले ठीक है, आपको मैं जवाब देता हूँ, आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम हकीम साहब, मेरी बहन को 2 साल पुराना टाइफाइड बुखार है, तो वो दवाइयाँ भी खाती है लेकिन उसे फर्क महसूस नहीं हो रहा। क्या मसला है? मसला बताइए। टाइफाइड बुखार था ना पुराना, टाइफाइड था। अच्छा जी, तो आपको कोई बता दे कि उसे आराम आ जाए, दवाइयों से आराम नहीं आ रहा, साल हो गया उसकी शादी को। अच्छा अच्छा ठीक है, तो उसे कमजोरी भी बहुत ज्यादा है। ठीक है जनाब, ठीक है जनाब, बहुत शुक्रिया आपकी कॉल का। तो नाज़रीन हमारे पास जो सवालात हैं, पहले उनके जवाब देते हैं। अली साहब थे रावलपिंडी से, और उन्होंने माइग्रेन के मुतालिक अपनी बीवी के मुतालिक बताया, और इसमें बताया कि पाँव और हाथ तक जो है वो सुन की तरफ आ गए हैं। इसमें सबसे पहली चीज़ ये कि आप माइग्रेन के लिए सबसे पहले अस्सुखुद्दूस आप ले लीजिए 100 ग्राम, और इसी तरीके से बरहमी बूटी आप ले लें 100 ग्राम। इसे आप ये करें, इसे अच्छी तरह पिसवा के सुबह सूरज निकलने से पहले 1 ग्राम के करीब, यानी कि पाव चमचे के करीब ये पाउडर इनको खिला दीजिए। अगर थोड़ी सी इसमें कड़वाहट हो तो इसमें चीनी मिला के उनको दे दें, लेकिन सूरज निकलने से पहले उनको ये दीजिए। इससे इंशाल्लाह ताला बेहतरी आएगी। और इसी तरीके से इनको खमीर अब्रेशम हकीम अरशद वाला जो है वो रावलपिंडी में बूहड़ बाज़ार में मिलेगा, वो सुबह शाम 1-1 चमचा देना शुरू कीजिए। यहाँ पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। कौन कहाँ से? हकीम साहब मैं अतिया बात कर रही हूँ शालकोट से। जी अतिया बताइए। हाँ जी, मेरा बेटा है 2 साल का, उसको कब्ज की बहुत शिकायत है। ठीक। और कुछ खाता पीता भी नहीं है, अगर कुछ खिलाऊं तो कहता है कि ऐसे रिएक्ट करता है जैसे उसको क्या आने वाली है। ठीक है जनाब, मैं आपसे अर्ज करता हूँ। जी यहाँ पे एक और कॉलर, उनसे बात करते हैं। अस्सलाम वालेकुम। हेलो। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। जी साहब मेरे शौहर है, उनको नींद ही नहीं आती है। नींद नहीं आती जी, और है ना बस पूरी रात उनके दिमाग में पता नहीं क्या चल रहा होता है। अच्छा, तो उनको कोई बीमारी तो नहीं, शुगर या कोई और चीज? वो तो कभी टेस्ट नहीं करवाया कुछ भी। अच्छा ठीक है, आप मेरा प्रोग्राम रिपीट होगा रात को 1 बजे, इसमें हमारा आज का मौजू ही नींद था, वो उसमें आप नुस्खे देख लीजिएगा, सुन लीजिएगा और उसको इस्तेमाल कीजिए, मैंने काफी नुस्खे बताए। जी हमारे पास एक और कॉलर है। अस्सलाम वालेकुम। वालेकुम आकिब साहब, ये मुझे मेरे अबू को है ना मेदे में जलन देती है, दर्द रहता है। अच्छा ठीक है। और है ना कब्ज भी बहुत ज्यादा रहती है, उनको शुगर भी है। अच्छा शुगर की दवाई ले रहे हैं? हेलो। ठीक है, शुगर की दवाई वो लेते रहे, बाकी दवाई इंशाल्लाह मैं बताता हूँ। आप नाम बताएंगे? जी नाम बताइए अपना। मेरा नाम समरीन है। समरीन साहिबा ठीक, बहुत शुक्रिया। आप एक और कॉलर, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। कौन कहाँ से? जी वालेकुम सलाम। कौन साहब? जी मैं उस्मान नाम है मेरा, मैं कराची से बोल रहा हूँ। जी उस्मान बताइए क्या सवाल? جی میں پیرالائز ہوں، میں 9 سال سے ہے نا. اچھا ٹھیک ہے. آج سے میں تو میرے پیشاب کی نلکی بھی لگی، اب مجھے ڈاکٹر انفیکشن کا ہو گیا ہے کڈنی میں یا پیشاب میں. تو آپ کو پیرالائز جو آپ ہیں وہ فالج کس جگہ پر گرا تھا؟ نہیں فالج نہیں، میں تو حادثے میں پیرالائز ہو گیا، نیچے ایسا ہے نا. اچھا اچھا حادثے میں پیرالائز، حادثے میں نیچے ہو گیا ہوں، نس ٹوٹ گئی ہے تو اس وجہ سے نیچے کا ایسا پورا ٹانگے وانگے. اللہ تعالیٰ آپ کو صحت دے. پیشاب کی لگی ہوئی ہے؟ ٹھیک ہے. وہ اپنے مسانے میں لگی ہوئی ہے. ٹھیک ہے، میں انشاءاللہ اس پہ دیکھتا ہوں، آپ کو جواب دیتا ہوں. آپ ایک کالر ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. بھائی کون کہاں سے بول رہے ہیں؟ میں شکیل بول رہا ہوں جی، ہری پور سے. جی فرمائیے شکیل صاحب. یہ مسئلہ تھا جی، یہ کوئی کمر میں درد ہے جی، کافی دن ہو گئے ہیں، پہلے بھی تھا تو وہ کہہ رہے تھے ڈسک سلپ ہو گئی ہے. ٹھیک ہے. اور کوئی شوگر کا بھی مسئلہ ہے؟ شوگر ہے. ٹھیک ہے جناب، میں آپ کو اس کا جواب بھی دوں گا. ہاں پہ ایک اور کالر ہے، ان سے بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم. جی کون کہاں سے؟ میں آمنہ بول رہی ہوں سیالکوٹ سے. جی بیٹا بتاؤ سوال. میری خالہ کو قبض کا مسئلہ ہے. ٹھیک ہے. 3 دن سے بخانہ نہیں آیا. اچھا، تو عموماً ایسا ہی ہوتا ہے، زیادہ دن کے لیے آتا ہے؟ جی ان کو بہت پرانا مسئلہ ہے، ان کے ساتھ میدے کا بھی ہے، شوگر کا بھی ہے. اچھا. دل کا بھی ہے. چلیں میں قبض کے لیے انشاءاللہ آپ کو جواب دیتا ہوں. تو ناظرین یہ ہمارے پاس سوالات کافی جمع ہو گئے ہیں. اس میں دوسرا سوال ہمارے پاس سیالکوٹ سے ایک صاحب نے کیا تھا، جس میں میدے کے متعلق انہوں نے بتایا تھا کہ میدے میں تیزابیت بھی ہے. اس کے لیے آپ لکھ لیجئے کہ ادرک کا ٹکڑا لے لیجئے، 2 انچ کا ادرک کا ٹکڑا، ہر میدے کے مریض یہ لے سکتا ہے. 2 انچ کا ٹکڑا ادرک کا لے لیجئے، 40 پتیاں پودینے کے لے لیجئے، 2 چھوٹی الائچی لے لیجئے اور سونف 1 چمچہ. یہ 4 چیزیں ہو گئیں، 2 انچ کا ٹکڑا ادرک کا، سونف کا 1 چمچہ، چھوٹی الائچی 2 عدد اور پودینے کی 40 پتیاں. ان کو 1 گلاس پانی میں اچھی طرح پکا کے کھانا کھانے سے 15 سے 20 منٹ پہلے جو ہے آپ یہ پی لیا کیجئے، اس سے فرق پڑے گا. اور جب سینے میں جلن وغیرہ آپ کے بہت زیادہ ہے، اس کے لیے یہ ہے کہ بڑی الائچی کے دانے، 1 الائچی کے دانے لے لیجئے، اس کو کسی بھی چیز میں باریک کر کے یا اسی طریقے سے منہ میں ڈال کے دن میں 3 مرتبہ جو ہے کھانا کھانے سے پہلے آپ چبائیے. اس سے پرانی تیزابیت جو ہے وہ کنٹرول ہو جاتی ہے. اور اسی طریقے سے ہرا دھنیا جو ہے یہ بہت عمدہ چیز ہے کہ ہرا دھنیا جو ہے اپنے کھانوں کے اوپر اس کو کاٹ کے ڈال کھائیں، تو اس سے بھی انشاءاللہ تیزابیت کا مسئلہ حل ہوگا. تیسرے نمبر پہ وہاں پر کمر درد کے لیے ایک صاحبہ نے فون کیا تھا کہ ان کو پیٹ میں گیس بھی ہے اور اسی طریقے سے ان کو کمر میں درد بہت زیادہ ہے. اس سلسلے میں ایک نسخہ آپ لکھ لیجئے، وہ میں آپ کو بتا دیتا ہوں. اس میں ازگن ناگوری آپ لکھ لیں 100 گرام، کمر کس آپ لکھ لیجئے 100 گرام، اور اسی طریقے سے اس میں تیسری چیز جو ہے وہ سونٹ، 3 چیزیں آپ لکھ لیجئے اور ان تینوں چیزوں کو ہم وزن یعنی 100-100 گرام لے کے پسوا کے، اور 5 گرام صبح 5 گرام شام کو آپ لیجئے. اس سے انشاءاللہ جو آپ کا گیپ کا معاملہ ہے وہ بھی ٹھیک ہو جائے گا. اور اگر آپ کے L7 L5 کی طرف جو گیپ زیادہ ہے تو اس میں موسلی کا اضافہ کر دیجئے گا. 3 چیزیں تو میں نے لکھوا دی، موسلی سفید، موسلی سفید بڑی عمدہ چیز ہے، وہ بھی اس میں 100 گرام ملا لیجئے گا. تو اس سے انشاءاللہ تعالی اگر جن لوگوں کے کمر میں گیپ آ جاتا ہے تو یہ اس کو صبح اور شام 5-5 گرام یعنی کہ 1 چائے کا چمچہ لیں گے. ہمارے پاس دوسرا سوال عطیہ صاحبہ کا تھا، اور انہوں نے اس سے پہلے ٹائیفائڈ کے متعلق سوال تھا کہ ان کی بہن ہے، ان کو ٹائیفائڈ ہے. ٹائیفائڈ اگر پرانا بھی ہو جائے، اگر علاج نہ ہو تو تکلیف دیتا ہے. اس سلسلے میں آپ تخم ریحان لکھ لیجئے کہ تخم ریحان آپ لے لیجئے، اور اسی طریقے سغول مسلم لے لیجئے. 2 چیزیں یہ ہو گئیں، ان دونوں چیزوں کو 5-5 گرام لے کے اور پانی میں ڈال دیجئے، اور اس کا لعاب جو ہے ان کو پلائیے. خمیر مرواریدی اس سلسلے میں بہت عمدہ ہوتا ہے پرانے ٹائیفائڈ کے لیے. خمیر مروادی کو مرواریدی کے نام سے ملتا ہے، جس میں سچے موتی بھی ہوتے ہیں، تو اس کا آپ استعمال کیجئے صبح شام 1-1 چمچہ. عطیہ صاحبہ کا سوال تھا، انہوں نے ہم سے 2 سال کے بچے کے متعلق پوچھا کہ اسے قبض ہے. اس کے لیے جو سب سے بہترین چیز ہے وہ یہ ہے کہ آپ انجیر لیجئے، انجیر 2 عدد، دودھ 1 کپ کے اندر خوب اچھی طریقے سے ابال لیجئے، اس کا پیسٹ سا حلوہ سا بن جائے گا. یہ حلوہ بچے کو دن میں 2 مرتبہ جو ہے 1-1 چمچہ آپ دیں، یعنی کہ 2 انجیر دن میں دو مرتبہ استعمال کیجئے تو اس سے پرانے سے پرانا بچے کا قبض جو ہے وہ بہتر ہو جائے گا، اور اگر اس سے بہتر نہ ہو تو پھر سونف اور سنا مکی صرف دو چیزیں جو ہے آپ آدھا آدھا چمچہ لے کے اس میں گلاب کی پتیاں تھوڑا ایک پھول کی ڈال کے اور اسے اچھی طرح ابال کے یہ پانی میں آپ شہد ڈال کے بچے کو دیجئے، اس سے بھی ان شاء اللہ تعالیٰ پرانے سے پرانی قبض بہتر ہوگی۔ ہمارے پاس ایک اور سوال تھا جس کے میں معدے کے متعلق، انہوں نے سمرین صاحبہ کے والد کا مسئلہ ہے کہ ان کو معدے میں جلن اور قبض کا مسئلہ ہے، معدے کے جلن کے لیے میں نے جیسے عرض کیا کہ بڑی الائچی کے دانے آپ لے لیجئے اور اس کو پیس کے، چونکہ ان کو شوگر بھی ہے تو پیس کے صبح دوپہر شام تینوں ٹائم کھانا کھانے سے پہلے لیجئے، اور جو میں نے قہوہ بتایا کہ جس میں سونف ایک چمچہ ہے، پودینے کی 40 پتیاں ہیں، اور اسی طریقے سے اس میں ادرک بھی ہے تو اس میں ادرک آپ نہ ڈالیں، صرف سونف، پودینے کی پتیاں اور چھوٹی الائچی، تین چیزیں ان کو دیجئے، اس کا قہوہ بنا کے دیجئے، اس سے انشاءاللہ معدے میں جو پرابلم ہے وہ بہتر ہو جائے گا۔ اسی طریقے سے ہمارے پاس عثمان صاحب نے کراچی سے فون کیا، پیرالائز ہو گئے ہیں ایکسیڈنٹ سے، اللہ تعالیٰ آپ کو صحت دے۔ اس سلسلے میں یہ ہے کہ جو آپ نے مثانے کی تکلیف کے متعلق بتایا، اس سلسلے میں کندر بہت اچھی چیز ہے، کندر یہ گوند کی طرح ہوتا ہے، اسے آپ تقریباً 2 گرام کے قریب لے لیجئے کندر، اور اسے جو ہے پانی میں جوش دے کے، اور اسے آپ صبح شام جو ہے آپ 2 گرام کے قریب جو ہے اس کو پی لیا کیجئے۔ کندر پیشاب کی جملہ تکالیف کے لیے بہت عمدہ چیز ہے، اسے استعمال کیجئے، اور اسی طریقے سے آپ کوشش یہ کریں کہ دودھ کی لسی جو ہوتی ہے اس کا استعمال آپ کریں گے تو اس سے بھی انشاءاللہ تعالی آپ کے مثانے کی تکلیف بہتر ہوگی۔ جو پیرالائزیشن ہے اس کے لیے جو ہے اگر آپ چاہیں تو اپنی کمر میں لونگ کا تیل جو ہے، زیتون کا تیل ایک پاؤ لے لیں، اس میں 50 گرام لونگ پیس کے اور اس کو جلا کے اور پھر لگائیے، اس سے فرق پڑے گا۔ ایک اور ہمارے پاس کالر تھے جس میں انہوں نے کمر کا درد اور شوگر کے متعلق بھی بتایا، شکیل صاحب تھے ہری پور سے، تو اس سلسلے میں دیکھیں آپ یہ کریں کہ عموماً جو ہے گوند جو ہے بڑی عمدہ رہتی ہے کمر کے درد کے لیے، اگر آپ گوند کتیرا جو ہے بڑی عمدہ سی آف وائٹ سی ہوتی ہے، گوند کتیرا کا استعمال اگر آپ شروع کر دیں، 2 گرام صبح 2 گرام شام کو گوند کتیرا کا استعمال گرم دودھ کے ساتھ کیجئے، اس سے انشاءاللہ فرق پڑے گا۔ ویسے کمر درد کے 2 نسخے میں دے چکا ہوں، ریپیٹ میں دیکھ لیجئے گا۔ ایک اور ہمارے پاس سوال تھا جس آمنہ صاحبہ کا سیالکوٹ سے، آپ نے قبض کے متعلق فرمایا کہ قبض کے لیے میں کئی چیزیں بتا چکا ہوں، لیکن قبض کے لیے آج کل جو کینو آ رہے ہیں، کینو بڑی عمدہ چیز ہے کہ اس کو سلائس کی طرح چھلکے سمیت سلائس کاٹ لیجئے اس کے گول گول، اور اس کے بعد اس میں شہد اوپر سے پنچ کر دیجئے، یعنی کہ شہد کا ایک چمچہ ڈال کر، اور اسے تقریباً 2 گھنٹے رکھ لیجئے، یہ پرانے قبض کا علاج ہے۔ پالک کا استعمال آپ زیادہ کیجئے، اور قبض کے متعلق جو میں نسخے دیتا ہوں اس میں سنا مکی، سونف اور ملٹھی ہم وزن لے کے آپ پیس لیجئے، اور رات سونے سے پہلے 1 چائے کا چمچہ، یعنی کہ بچے کو بچہ ہے تو 1 گرام کے قریب وہ پاؤڈر شہد میں ملا کے دے دیجئے، تو اس سے بڑا فرق پڑے گا، بڑا ہے تو وہ 5 گرام کے قریب لے لیں۔ اسی طریقے سے ہمارے پاس ایک اور سوال تھا جس میں انہوں نے کمر کے متعلق ہی پوچھا، اس کے لیے نسخہ میں دے دیتا ہوں، اس گند ناگوری ہے، کمرکس ہے، اور اسی طریقے سے اس میں آپ جو ہے سونٹ لے لیں اور بدھاوا، 4 چیزیں ہیں، بدھاوا ہے اس میں، اسگند ناگوری ہے، کمرکس اور اسی طریقے سے سونٹ، چاروں کو 100-100 گرام لے کے 5 گرام صبح 5 گرام شام لیجئے۔ تو ناظرین یہ سوالات کے ہم نے پورے جوابات آپ کو دیے، یہاں پر ہم ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں، ملتے ہیں آپ سے وقفے کے بعد۔ السلام علیکم ورحمۃ اللہ۔ السلام علیکم ورحمۃ اللہ، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے۔ ہم نے آپ کے سوالات کے جوابات دیے، اور ایک چیز آپ سب دوبارہ نوٹ کر لیں کہ جو بھی میں آپ کے سامنے نسخے عرض کرتا ہوں تو اس میں آپ مقدار کا جو ہے خاص خیال رکھا کیجئے کہ جو مقدار بتائی جائے اسے آپ یا تو ٹیپ کر لیجئے یا نوٹ کر لیجئے، تاکہ اس لحاظ سے اگر آپ لیں گے تو انشاءاللہ اللہ پاک آپ کو جلد سے جلد شفا دیں گے۔ ہمارے پاس کالر ہیں، پہلے ان سے بات کر لیتے ہیں۔ جی السلام علیکم۔ السلام علیکم حکیم صاحب، خیریت سے ہیں؟ وعلیکم السلام الحمدللہ۔ جی کون صاحب، کہاں سے بول رہے ہیں؟ مجھے حیدرآباد سے بات کر رہا ہوں، شاہد، میری عمر 62 سال ہے۔ جی سر، میں شوگر کنٹرول نہیں ہو رہی، پتہ نہیں کہاں کہاں دکھا ہے، میری شوگر کنٹرول نہیں ہو رہی، اس کی وجہ سے میں ویٹ لاس ہو رہا ہے میرا۔ ہاں ہاں، تو آپ میڈیسن کب سے لے رہے ہیں؟ میں مجھے شوگر ہوئی ہے تقریباً 10 سال سے، شوگر ہو گئی، بائی پاس ہوا تھا اس کے بعد۔ اچھا اچھا اچھا، جی ٹھیک۔ کنٹرول نہیں ہو رہی ہے حکیم صاحب. جی جی جو دوائیں آپ جاری رکھیے میں اور مزید بتاتا ہوں آپ کی کال کا. بہت شکریہ حیدرآباد سے شاہد صاحب. ہم پہ ایک اور کالر, ان سے بات کرتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون کہاں سے بیٹا؟ جی میں سیدہ سعدیہ بات کر رہی ہوں پنڈی سے. جی جی فرمائیے حکیم صاحب. میرے دو تین مسئلے ہیں. مجھے ایک تو مگرین ہے, بہت زیادہ سر میں درد رہتا ہے اور کافی عرصہ ہو گیا ہے. بہت دوائیں یوز کی ہیں, حکیمی بھی اور ایلوپیتھک بھی, ہومیوپیتھک بھی. مجھے بہت مشکل, یعنی بہت زیادہ پین ہوتا ہے. دوسرا یہ کہ مجھے کانسٹیپیشن بہت زیادہ رہتا ہے, چار چار پانچ پانچ دن تک, اور معدے میں جلن بہت زیادہ ہے. کچھ کھا پی نہیں سکتی, اتنی جلن ہوتی ہے کہ کانوں سے بھی دھوئیں اٹھتے ہیں. اور درد رہتا ہے پیٹ میں, اور گیس رہتی ہے, پیٹ بھرا ہوا ہے بہت زیادہ. اور ایک میری بہن کا مسئلہ ہے, وہ ٹھیک ہے. میں انشاءاللہ آپ کا جواب دیتا ہوں. آپ کی کال کا بہت بہت شکریہ. آپ ایک کالر ہیں. السلام علیکم ورحمۃ اللہ. جی السلام علیکم. جی وعلیکم السلام. کون کہاں سے؟ میں عالیہ بات کر رہی ہوں لاہور سے. جی عالیہ فرمائیے, کیا سوال؟ میری بیٹی ہے 14 سال کی. ٹھیک. اس کو ہر دوسرے دن ٹھیکے آتی ہیں صبح کے ٹائم, اور کسی بھی ٹائم ٹھیکے شروع ہو جاتی ہیں. اور اس کے سینے میں جکڑن اتنی زیادہ ہے کہ وہ جب کھانستی ہے نا تو ایسا لگتا ہے کہ 80 سال کا بوڑھا کوئی کھانس رہا ہے. اور یہ چھ ماہ ہو گئے ہیں تو یہ کھانسی نہیں ہٹ رہی, جس کی وجہ سے وہ کچھ کھا بھی نہیں سکتی. جو بھی وہ کچھ کھاتی ہے نا وہ اس کے گلے سے لگتا ہے اور وہ کھانا چھوڑ دیتی ہے. ٹھیک ہے جناب, بہت شکریہ. ہاں پاس ایک کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحبہ کہاں سے؟ میں گلناز بات کر رہی ہوں. جی کہاں سے بول رہی ہیں آپ؟ فیصل آباد سے. فرمائیے سوال. میرے پاؤں میں نا بہت جلن رہتی ہے. اچھا پاؤں میں کس جگہ؟ تلووں میں؟ ہاں جی تلووں میں, سارے پاؤں میں ہوتی ہے. ٹھیک ہے جناب. تو ناظرین یہ ہمارے پاس سوالات ہیں, پہلے ان کے جوابات دے دیتے ہیں. اس میں جو سب سے پہلے سوال ہمارے پاس حیدرآباد سے تھا شاہد صاحب کا, اور آپ کا شوگر جو ہے وہ آؤٹ آف کنٹرول ہو گیا ہے. جو آپ دوائیں لے رہے ہیں شاہد صاحب وہ اسے کیری آن کیجئے. اپنے غذاؤں میں توجہ دیجئے, چاول بالکل بند کر دیجئے, اور جو بھی بیکری آئٹم ہے جہاں پر میدے کا استعمال ہو رہا ہے, ڈبل روٹی ہے, براؤن بریڈ ہے, جو بھی چیزیں اسے بند کر کے آپ موٹا آٹا جو ہوتا ہے چکی کا اس کا استعمال کیجئے, چاول آپ بند کر دیجئے. دوسرا یہ کہ جو نسخہ میں آپ کو دے رہا ہوں اس میں آپ دیجئے, اس میں کریلا خشک جو ہے وہ آپ لے لیں, اور چرائتا نیپالی, دو چیزیں ہیں, چرائتا نیپالی اور کریلا خشک. اور تیسری چیز اس میں جامن کی گٹھلیاں بھی لے لیں. تینوں چیزیں جو ہیں 100-100 گرام آپ لے لیں, اور اسے جو ہے صبح شام ایک ایک چائے کا چمچہ 5 گرام کے قریب یہ پاؤڈر آپ لیجئے, اس سے شوگر کنٹرول ہوگی. اور اسی طریقے سے دال چینی کا قہوہ آپ دن میں 2 مرتبہ پیجئے. رات کو آپ دال چینی تقریباً 2 گرام کے قریب پانی میں اس کو کوٹ کر ڈال دیجئے, آدھے گلاس پانی میں صبح ابال کر اس کا قہوہ پیجئے, اور اسی طریقے سے صبح اس کو اسی انداز سے ڈال دیجئے, اور شام کو آپ دال چینی کا پانی پئیں گے. اس سے انشاءاللہ تعالی میرے اللہ نے چاہا تو کنٹرول ہو جائے گی آپ کی شوگر. ہمارے پاس ایک کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ جی میں محمد بلال بات کر رہا ہوں ابوظہبی سے. جی فرمائیے. ڈاکٹر صاحب میری وائف کو تقریبا عمر 34-35 ایج ہے. ٹھیک. تو اس کو گھٹنوں میں زیادہ تکلیف ہے. گھٹنوں میں؟ ٹھیک. جی گھٹنے جو جتنے بھی سب میں گھٹنے ہیں نا اس میں اس کو درد ہوتے ہیں. ٹھنڈ زیادہ, جس دن ٹھنڈ زیادہ ہوتا ہے اسی دن اس کا بالکل ہاتھ پاؤں ہلتے بھی نہیں ہیں. اچھا ٹھیک ہے, بہت تکلیف ہوتا ہے. چلیں ٹھیک ہے, آپ کی کال کا بہت بہت شکریہ. ہمارے پاس ایک اور کالر ہے. السلام علیکم. جی السلام علیکم. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب, میرا ایک سوال. جی کون بول رہے ہیں آپ کہاں سے؟ وعلیکم. میں شہناز بات کر رہی ہوں فیصل آباد سے. جی فرمائیے. جی میرا بیٹا ہے ماشاء اللہ, اس کی عمر 27 سال ہے. ٹھیک. تو اس کی میں نے شادی بھی کر دی ہے. وہ خراٹے بہت لیتا ہے, اس کو خراٹے کی بیماری ہے. ٹھیک. اتنی شدید خراٹے زور زور سے لیتا ہے کہ ساتھ والے سو نہیں سکتے. ٹھیک ہے ٹھیک ہے, میں جواب دیتا ہوں. وہ نا بہت پریشان رہتا ہے, اس کے لیے کوئی دوائی بتائیں. چلیں ٹھیک ہے, سب سے زیادہ تو بیوی پریشان ہوگی. میں انشاءاللہ اس کا جواب دیتا ہوں, بہت شکریہ. ہاں پاس ایک کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. کون کہاں سے؟ मैं शायदा प्रवीण बात कर रही हूँ, जिला मंडी बाबादीन फालिया से। जी फरमाइए। डॉक्टर हकीम साहब, मेरे ना शुगर भी है और मेरे जिस्म पर ना स्वेलिंग शुरू हो गई है, मेरे पाँव पर भी और सारे जिस्म पर। ठीक है, तो मेरे कभी प्रॉब्लम है तो इसके लिए? चलें ठीक है, मैं आपसे अर्ज करता हूँ। आपकी बहुत शुक्रिया आपकी कॉल का। एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। हेलो जी, अस्सलाम वालेकुम, कौन साहिबा कहाँ से? वालेकुम अस्सलाम। हेलो जी, कौन फरमा रही हैं आप, नाम बताइए। मैं शाहजहाँ बात कर रही हूँ इस्लामाबाद से। अच्छा शाहिदा, ठीक। सवाल तो जो है ना, सवाल ये है कि मेरी बच्ची है, उसकी हाथों में सूजन, उसकी उम्र है तकरीबन 20 साल। उसकी हाथों पे सूजन है, बहुत दर्द होता है पेट में। एच पाइलोरी आपने टेस्ट करवाया? एच पाइलोरी का टेस्ट हुआ है तो? उसके वो करवाए। ठीक है, आप सवाल मैं ले लेता हूँ। हाथों का वर्म और एच पाइलोरी आपने कहा कि करवाया। आप एक और कॉलर, अस्सलाम वालेकुम। हाँ, सब चीजें सही आती हैं। अच्छा ठीक है, मैं आपसे जवाब देता हूँ, आप बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम सर, क्या हाल है आपका? ठीक है बेटा, आप कौन बोल रही हो, कहाँ से? मैं आयशा बात कर रही हूँ सर, गोदा से। जी फरमाओ बेटा सवाल। हकीम सर, मैंने आपसे बात करनी थी कि मेरी अम्मी का प्रॉब्लम है, उनको बीपी बहुत हाई रहता है। अच्छा ठीक है। उनका बीपी मतलब 250, 220, 230, मतलब इससे नीचे उनका आया ही कभी नहीं है। इवन मेडिसिन भी खा रही हैं, लेकिन डॉक्टर्स के पास जाती हैं, वो कहते हैं कि आपका इतना बीपी हाई नहीं होना चाहिए, कंट्रोल करें। इतने टोटके जो भी बताते हैं, जो वो सब कुछ कर चुके। उम्र बताओ बेटा, उम्र? उनकी उम्र है जी 40 साल है जी। ठीक है बेटा, बहुत शुक्रिया आपके कॉल का, मैं आपको बताता हूँ। नाज़रीन, ये सवालात जो हमारे पास जमा हो गए हैं उसके जवाब आपको बताते हैं। इसमें आलिया साहिबा लाहौर से हमारे पास इन्होंने सवाल किया था और उन्होंने बताया कि एलर्जी इनको बहुत ज़्यादा है, तो इस सिलसिले में शायद खांसी वगैरह भी बच्ची को ज़्यादा है। इन्होंने बच्ची के मुतालिक पूछा था। इसमें मैंने अर्ज़ करूँ कि गुले बनफशा आप ले लीजिए 5 ग्राम, गुले बनफशा ये आप ले लीजिए 5 ग्राम के करीब। इसे 1 गिलास पानी में इतना उबालिए कि वो आधा रह जाए, और उसके बाद वो पानी तो चाहें तो चीनी मिला के इसी तरीके से बच्ची को आधा आधा गिलास सुबह और शाम को दीजिए। और जैसे बहुत ज़्यादा आपने बताया कि खांसी भी बहुत पुरानी हो गई है, उसके लिए बही दाना बहुत उम्दा चीज़ है, बही दाना ले लीजिए और इसे जो है आप सुबह दोपहर शाम तीनों टाइम बच्ची को दो दो चुटकी लेके मुंह में उसको कहें कि इसको चूसे, इससे इंशाल्लाह फ़र्क पड़ेगा। और इसी तरीके से शहद आप ले लीजिए, थोड़ी सी काली मिर्च जो है पिसवा लीजिए, 2 चुटकी काली मिर्च 1 टेबल स्पून शहद में डाल के दिन में 2 दफ़ा इसको दीजिए, इससे इंशाल्लाह ताला बेहतरी आएगी। और आप जो है इसको पसलियों में जो है वो एक दवा है जिसमें आप ये समझ लीजिए कि जायफल आप ले लीजिए, और जायफल को थोड़ा सा उसका पाउडर ज़रा से सरसों के तेल में, कड़वे तेल में जो है डाल के ज़रा सा गर्म कर लीजिए, मरहम सा बना लीजिए और उसे जो है पसलियों में उसके लगाइए। सिर्फ जायफल है और उसके बाद सरसों के तेल में पसलियों में आगे पीछे लगाइए, तो इससे इंशाल्लाह फ़र्क पड़ेगा। वहाँ पर एक और सवाल था पिंडी से, साहिदा साहिबा ने किया था, माइग्रेन के मुतालिक किया था। माइग्रेन के मैं काफ़ी नुस्खे आज बता चुका हूँ, वो आप देख लीजिएगा रिपीट में। और उमूमा नाक में जो है आपके जिस हिस्से में दर्द हो रहा है उस ही हिस्से में कलौंजी का तेल अगर 2-2 कतरे आप डालेंगे, इससे भी इंशाल्लाह ताला फर्क पड़ेगा। हाँ, पास एक कॉलर है, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। मैं नहीं सुन पा रहा आपको। हमारे पास एक और कॉलर है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी कौन साहिबा कहाँ से? मैं शायदा प्रवीण बात कर रही हूँ, मोरमनाबाद से, गुजरांवाला से। जी शायदा साहिबा, मैंने पूछना था, मेरे हस्बैंड के ना मुंह से बहुत ज्यादा ना जब सुबह उठते हैं तो स्मेल भी आती है और उनके मुंह से ना खून निकलता है, जब भी वो कुल्ली करते हैं या सूप फेंकते हैं तो वो उनके मुंह से बहुत ज्यादा स्मेल आती है। ठीक है, मैं आपसे अर्ज करता हूँ। हमारे एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी हकीम साहब, मैं अतिया बात कर रही हूँ कराची से। जी अतिया बोलो। जी मेरे बेटे की उम्र 7 साल है, वो अभी तक बोल नहीं पा रहा प्रॉपर, जैसे बच्चे बात करते हैं। सेवन इयर्स है जी, 7 इयर्स। तो बिल्कुल अम्मा अब्बा भी नहीं बोल रहा? नहीं, बहुत सारे वर्ड्स बोलता है, अबाउट 300 वर्ड्स उसके हैं। अच्छा। लेकिन अभी भी जैसे बच्चे बात करते हैं वैसे बात नहीं कर पा रहा। ठीक है, ठीक है, मैं आपसे अर्ज करता हूँ। नाज़रीन, मेरे पास जो जवाबात देने वो मैं आपके सामने रखता हूँ। गुलनाज साहिबा फैसलाबाद से थी और इन्होंने बताया कि इनको बहुत ज़्यादा जो है वो तलवों में और पाँवों की तरफ उनके जलन बहुत ज़्यादा है। जलन होने की कई वजूहत होते हैं, आप अपना LFT करवाइए और इसे चेक करें कि इसमें SGPT या GAMA GD की क्या सूरत हाल है। और इसमें बेहतर ये है कि अभी आप फौरी तौर पर, मैं आपको एक नुस्खा बता देता हूँ जिसमें इमली आप ले लीजिए, तकरीबन 100 ग्राम आलू बुखारा ले लीजिए, 100 ग्राम सूखा अनारदाना ले लीजिए 100 ग्राम, और इस तीनों चीज़ों को जो है 1 लीटर पानी में अच्छी तरह उबालिए, इसका सत निकाल लीजिए यानी कि इसको निचोड़ लीजिए, फिर इसमें चीनी मिला के इसका शीरा सा बनाइए और चूल्हा बंद कर दीजिए, और आखिर में इसमें 100 ग्राम तबाशीर, ये आप लिख लीजिए, 100 ग्राम तबाशीर इसमें डाल दीजिए, तो ये एक माजून सा बन जाएगा। इसे आप जो है सुबह शाम जो है 2-2 चमचे चाय के ये आप खाइए, इससे इंशाल्लाह ताला जो भी आपके प्रॉब्लम होगी इस जलन वगैरह की वो बेहतर जाएगी। और दूसरा नुस्खा भी बता देता हूँ कि साबित धनिया ले लीजिए, वो बड़ा उम्दा रहता है। साबित धनिया 100 ग्राम ले लीजिए और इसको तवे में अच्छी तरह से भून लीजिए, और जब वो क्रिस्पी सा हो जाए तो उसमें 100 ग्राम मिश्री डाल के एक पाउडर सा बना लीजिए, सुबह शाम ये खाइए, इससे इंशाल्लाह ताला बेहतरी आ जाएगी। हमारे पास बिलाल साहब अबू धाबी से थे और इन्होंने अपने बीवी के मुतालिक बताया कि इनके घुटनों में दर्द, एक नुस्खा आप लिख लीजिए, अलसी दाना 100 ग्राम ले लीजिए, मेथी दाना 100 ग्राम ले लीजिए, बुधावा 100 ग्राम ले लीजिए और सौंठ 100 ग्राम, ये 4 चीज़ें आप ले लीजिए और इसका पाउडर करवा के सुबह शाम जो अपने वाइफ को पानी के साथ दीजिए, और इसी तरीके से घुटना जो सामने की तरफ है इसकी बैक साइड पर आपको मालिश करनी है। वो तेल का नुस्खा भी आप लिख लीजिए, जैतून का तेल 1 पाव ले लीजिए, जायफल 2 अदद ले लीजिए और लौंग जो है 50 ग्राम उसमें 1 पाव तेल में डाल के अच्छी तरह जला लीजिए, तेल बिल्कुल काला सा हो जाएगा और उस तेल को छान कर महफूज रखिए, घुटने के ऊपर नहीं, घुटने की बैक साइड में ऊपर से नीचे ज़ोर ज़ोर से मालिश करें, इंशाल्लाह ताला आप देखें इंशाल्लाह 2-3 दिन के अंदर ही फ़र्क महसूस होना शुरू हो जाएगा। हमारे पास फैसलाबाद से एक कॉल थी शहनाज साहिबा की और इन्होंने बताया खराठे के मुतालिक। हाँ, वो बच्चे के मुतालिक, 27 साल का बच्चा है और बहुत ज़्यादा खराठे ले रहा है। इस सिलसिले में फौरी तौर पे अगर आप रिज़ल्ट चाहती हैं तो असली कलूंजी का तेल ले लीजिए और इसे तेल को जो है 2-2 कतरे उसके नाक में दिन में 2 मरतबा डालिए, इस तरीके से लेट जाए और फिर नाक में डालेगा तो वो अंदर जाके साइनसाइटिस हो या फिर उनके जो है ग्लैंड्स वगैरह जो है बढ़ जाते हैं या गले के गुदूद भी मसला है, तो आप सबसे पहले कलौंजी का तेल 2-2 कतरे दोनों नाक के नथनों में डालिए और इसी तरीके से गरारे के लिए जो है एक जोशांदा लिख लीजिए जिसमें 2 चीज़ें हैं, जिसमें रीठे के छिलके ले लिए, तकरीबन 2 रीठे के छिलके एक वक्त के लिए बता रहा हूँ, और अमलतास की फल्ली जो है वो 2 इंच का टुकड़ा उसका ले लीजिए, उसे तोड़ के, वो काफ़ी लंबी सी होती है, तो उसे आप दोनों को जो है अच्छी तरीके से 1 गिलास पानी में उबालिए, छान कर उसमें जो है 1 चुटकी नमक और दूध मिला दीजिए, उस पानी से दिन में 2 मरतबा गरारे करें, खराटे का मसला इंशाल्लाह हल हो जाएगा। वैसे गेंदे का फूल इस सिलसिले में बड़ा उम्दा रहता है कि गेंदे के फूल जो है वो बहुत अच्छे रहते हैं, उसका इस्तेमाल के लिए। जायदा साहिबा, शुगर का मसला है, मैं शुगर के लिए नुस्खे बता चुका हूँ, और वरम के लिए मकोर की भाजी ले लीजिए, उसका पानी निकाल के 1 प्याली सुबह 1 प्याली शाम पीजिए। शाहिदा साहिबा इस्लामाबाद से थी और इन्होंने आँतों के मुतालिक बताया, तुख्मे रेहान ले लीजिए और तुख्मे रेहान को पानी में डाल के जो है सुबह शाम पीजिए। और इसी तरीके से सरगोदा से आयशा साहिबा थी, इनके लिए ब्लड प्रेशर बहुत ज़्यादा, उनकी वालदा को है, छोटी चंदन आप ले लें 50 ग्राम, 100 ग्राम जो है धनिया ले लीजिए और 10 ग्राम काली मिर्ची, तीनों को पिसवा के आधा आधा चमचा सुबह शाम आपको लेना है। और आखिरी कॉलर गुजरावाला से थी और इन्होंने मुंह से बदबू के मुतालिक तो छोटी इलायची के दाने और सोडा जो होता है खाने का, इन दोनों को पीस लीजिए और उसको मंजन की तरह लगाइए। तो नाज़रीन, ये हमारा आज का प्रोग्राम, और इस सिलसिले में मैं आपसे अर्ज करूं कि जो भी आपको डिस्कशन करनी है मेरे नंबर स्क्रीन पे आ रहे हैं उससे पे आप ज़रूर शाम को 4 बजे के करीब आप बात कर सकते हैं। और खुराक के मुतालिक भी मैं आपसे ये अर्ज करूं कि जो भी मैं तजवीज़ करता हूं इसमें खुराक की तरफ आप तवज्जो दीजिए। प्रोग्राम रात 1 बजे हमारा रिपीट होता है, कोई ऐसी बात हो तो आप उसको रिपीट में देख लीजिएगा। तो नाज़रीन, ये हमारे प्रोग्राम का वक्त जो है इस वक्त बिल्कुल अख्तिताम के वक्त आ गया है, और अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त इंशाअल्लाह ताला। कल हम जो है एपिलेप्सी के ऊपर, हमारा मौजू है दिमागी अमराज में मिर्गी के ऊपर, इंशाअल्लाह ताला बात करेंगे। کل اللہ تعالیٰ نے خیر کی تو انشاءاللہ حاضر خدمت ہوں گے. اپنے میزبان کو دیجئے اجازت. السلام علیکم ورحمۃ اللہ.